अब हम थोड़ी सी अल्फाज की वजाहत देखेंगे। पहले अस्मा को देखते हैं। कव्वामूना, निगरान, सरपरस्त, बरतर, वहाफिस। मुबालगे का सीगा है। काफ, हमजा, मीम इसका रूट है। इसम फाइल है और जमा है ये कव्वाम की। कव्वाम कहते हैं वो शख्स जो किसी फर्द, इदारे या निज़ाम के मुआमलात को दुरुस्त अंदाज में चलाए, इसकी निगहबानी करे, इसकी हिफाजत करे और इसकी ज़रूरियात मुहैया करने का ज़िम्मेदार हो। बहुत अहम नुक्ता है ये हर उस शख्स के नोट करने के लिए जिसको किसी भी जगह निगरान बना दिया जाए। चार चीज़ें हैं इसमें: मामलात को दुरुस्त अंदाज में चलाना, निगहबानी करना, हिफाजत करना और ज़रूरियात मुहैया की जाए। आगे देखते हैं कानितातुन, फरमाबरदार, इताअत गुज़ार। इस्म फाइल है। काफ, नून, ता। कानितातुन की जमा है। कनूत क्या होता है उसको देखेंगे। दिल का झुकाव, आजजी, खुदू, दुआत से। नमाज में तवील क़याम करना, नमाज में तवील क़याम करना, बंदगी पर कायम रहना। तो फिर कानिता कौन हुई? दिल के झुकाव वालियाँ, यानी जमा करेंगे तो वालियाँ, वाहिद तो। कानिता कौन हुई? दिल के झुकाव वाली, नमाज में तवील क़याम करने वाली, आजजी वाली, खुजू वाली, बंदगी पर कायम रहने वाली। हम अपना मुहासबा करते जा सक कर सकते हैं साथ साथ, क्या मैं कानिता हूँ? अगली बात हाफिजातुन, हाफिजतुन की जमा है। इसम फाइल, जमा मुअन्नस। हा फा ज़ोए इसका रूट है। नशूज, सरकशी, नाफरमानी। नून शीन ज़ा इसका रूट है। नशूज़ कहते हैं शोहर के मामले में गरूर और इताअत से गुरेज। दो बातें हैं इसमें, औरत तकब्बुर करती है शोहर के मामले में और उसकी बात मानने से पीछे हटती है। शिकाक, शीन काफ काफ इसका रूट है। मुखालफत के मानों में, औरत और मर्द में से हर एक का दूसरे को वो चीज़ पहुंचाना जो इस पर शाक गुज़रे। कोई रवैया भी हो सकता है, कोई बात भी हो सकती है, यानी दूसरे को टीज़ करना, टीजिंग बिहेवियर है ये असल में। तफसीर में इंशाल्लाह इन सारी इस्तलाहात पे तफसील से बात होगी। आगे देखते हैं अलजारुल जुनुब। जार कहते हैं हमसाए को, जोर से है, जीम वाव रा, और जुनुब कहते हैं अजनबी को, यानी वो हमसाया जो रिश्तेदार ना हो। अरबी में गरीबुद्दियार, यानी वो शख्स जो अपने वतन से दूर हो, उसको कहते हैं रजुलुन जुनुबुन। इस तरह रजुलुन अजनबीयुन कहते हैं उस शख्स को जो कराबत दारों से दूर हो, यानी रिश्तेदारों से दूर हो। جانباً کہتے ہیں کسی چیز کی دو طرفیں، اردو میں بھی بولتے ہیں نا، ایک جانب ہو گیا یعنی ایک طرف ہو گیا، کنارے کو بھی جانب کہتے ہیں، کیوں؟ کہ ہر کنارہ دوسرے سے دوری ہوتا ہے، چیز چھوٹی ہو یا بڑی دو کنارے آپس میں ملتے نہیں ہیں، اسی طرح اجنبی شخص اجنبی ہی رہتا ہے نئی جگہ پہ، اسی سے لفظ جنابت ہے، اگلے رکوع میں اس کا ذکر بھی آئے گا، وہ کیفیت جس میں انسان پاکیزگی سے دور ہوتا ہے، نماز سے دور رہتا ہے. مختالن خا یا لام اس کا روٹ ہے، اکڑنے والا اترانے والا، اسم فاعل ہے، واحد مذکر یعنی اپنے خیالوں میں بہت بڑا بننے والا، گھوڑے کو کہتے ہیں خیل، اسی سے ہے یہ لفظ، تصور میں گھوڑے کی چال رکھیں گے تو بات سمجھ آ جائے گی انشاءاللہ تعالی، اکڑ ہے اس کے اندر. فخورا بہت فخر کرنے والا، پھٹ پڑنے والا، فخرا جو ہوتا ہے نا یہ فجرہ کی طرح پھٹنے کے معنوں میں آتا ہے، فجر کہتے ہیں نا وسیع پیمانے پہ پھٹنا، تو فخر کون ہے؟ پھٹ پڑا، شیخی خورا، تھوڑی سی چیز ملی پھولنے لگا. قرینن ساتھی دوست، قاف رانون سے قرن. مثقال وزن کے معنوں میں، سا قاف لام اس کا روٹ ہے، ثقل، اسم اعلیٰ ہے یہ. ذرتن چھوٹی لال چیونٹی، بہت چھوٹی سی ہوتی ہے نا سرخ رنگ کی، کبھی کبھی چیونٹیاں جو دکھتی ہیں اس کو ذرہ کہتے ہیں. یا غبار کے وہ اجزاء جو سورج کی روشنی میں دکھائی دیتے ہیں، کبھی آپ نے کسی روشن دان یا کسی جھری سے سورج کی کرنیں اندر آتی دیکھی ہوں تو چھوٹے چھوٹے جو ڈسٹ پارٹیکلز ہوتے ہیں نا اس کو ذرہ کہتے ہیں. حدیثہ بات، ہا دال فیفا، حدث کہتے ہیں نئی چیز کو، تو ہر بات بھی نئی بات ہوتی ہے. چلیے افعال کو دیکھتے ہیں. ایزو یہ کہاں چھپا ہوا ہے؟ فَإِذُو هُنَّ میں، فا کیا ہے؟ پھر ایزو تم نصیحت کرو. واو عین زوئے اس کا روٹ ہے، واز. باپ ہے ضربہ، فعل امر، جمع مذکر حاضر. ابن وارث کہتے ہیں واز کے معنی ہیں خوف دلانا اور ڈرانا، ایسی نصیحت جس سے دل پگھل جائیں اور قبول کرنے کے لیے تیار ہو جائیں. واہجروہن تم سب الگ کر دو، ہا جیم را اس کا روٹ ہے، حجرن مصدر، باپ نصرہ، فعل امر، جمع مذکر حاضر. اطعنا وہ سب اطاعت کریں، توئے حمزہ عین، فعل ماضی، جمع مؤنث غائب. یوفق یعنی پورا لفظ کیا ہے؟ یوفق اللہ. واو فا قاف اس کا روٹ ہے، توفیق دینے کے معنوں میں، باب تفعیل، توفیق مصدر، فعل مضارع، واحد مذکر غائب. لا یکتمون نہیں وہ چھپائیں گے، کاف تامیم اس کا روٹ ہے، باب نصرہ، کتمان مصدر، فعل ماضی منفی، جمع مذکر غائب، تسوی وہ برابر کر دی گئی، سین واو یا اس کا روٹ ہے، فعل مضارع مجھول، واحد مؤنث غائب، بس جی.